अहिले बिहानको 6 बज्यो। नमस्कार तथा सुप्रभात। उज्यालो 90 नेटवर्क सँगै विभिन्न एफएम स्टेशनहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको काया कैरनमा साथी रोशन पुरीसँगै मिलन तिमिलसिनाको स्वागत छ। काया कैरनका साथमा मुना चिया, हर उत्सव हर मौसममा मुना चिया। शुरूमा मुख्य खबरका शीर्षकहरू। सुरक्षा अङ्गलाई परिस्थितिको सामना गर्न प्रधानमन्त्रीको निर्देशन, काठमाडौँ ठप्प पार्ने माओवादीको तयारी। कलेज बन्द भएपछि बेलायतमा 200 नेपाली अलपत्र, निजी विद्यालयमा उत्पन्न समस्या समाधानको लागि वार्तामा आउन मन्त्रीको आग्रह। 3 विमानस्थलमा रात्रि उडानको तयारी, अन्तर्राष्ट्रिय विमानस्थलको राडार मर्मतको काम सकियो। थाई प्रदर्शनकारीलाई प्रधानमन्त्री अभिषेकको चेतावनी, प्रदर्शनकारीले बनाएको सशस्त्र क्याम्पमाथि कब्जा गर्ने भनाई। र आइपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सलाई। होइन हौ, अचल ठुलेले खेत जोतेको देख्दा म त छक्कै पर्छु भन्या। किन हौ, आइसर ट्र्याक्टर ल्याएदेखि नबिसाई बोझ्छ त। ट्र्याक्टरमा बसेर काम गर्दा रमाइलो हुन्छ अनि पो जोतिरहन्छ त। भयो रमाइलो। लौ कस्तो नपत्याएको, यो ट्र्याक्टर चलाउँदा डिजल खर्च कम हुन्छ, यसले अरूभन्दा बढी काम गर्छ र सर चलिरहन्छ भनेपछि रमाइलो भएन त काम गर्न। त्यो त हो। अनि अर्को कुरो थाहा छ, आइसरको नि रिसेल मूल्य पनि धेरै राम्रो छ क्या। नेपालको लागि अधिकृत विक्रेता हबी अटो ट्रेडिङ बिरगञ्ज, फोन 0551 5244 5244। सफल किसानको रोजाई, बचत र शक्तिको प्रतीक आयसर ट्र्याक्टर। नयाँ संविधानमा कर्णाली प्रदेशका सवाल। क्षेत्रगत रूपमा सीमान्तकृत बनाइएका कर्णालीवासीको रोजगारी, शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकारलाई मौलिक हकका रूपमा किठान गरिनुपर्छ। कर्णाली प्रदेशमा रहेको जमिन, जल स्रोत, जंगल र जैविक विविधताको प्रवर्धन र व्यवस्थापन गर्ने कर्णालीवासीको प्राथमिक अधिकारलाई संवैधानिक रूपमा स्थापित गरिनुपर्छ। नेपालमा सहभागितामूलक संविधान निर्माणका लागि सहयोग परियोजना SBCBN UNDP नेपालको सहयोगमा हिमालय कन्जर्भेसन एन्ड डेभलपमेन्ट एसोसिएसन हुम्ला नेपाल। संयुक्त राष्ट्र संघको पहल रेडियो चौतारी। मात्रै आधी घण्टाका लागि हरेक शनिबार बिहान 7:30 उज्यालो 90 नेटवर्कमा रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ। सुन न बिर्सन है, रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ। काया कैरनमा अब खबरको सिलसिला। सुरुमा प्रधानमन्त्रीले सुरक्षा परामर्श गर्नुभएको सम्बन्धी खबर। माओवादीले निर्णायक आन्दोलनका नाममा चन्दा असुली र कार्यकर्ताका लागि अर्धसैन्य तालिमलाई तीव्रता दिएपछि प्रधानमन्त्री माधव कुमार नेपालले हिजो रक्षा मन्त्री विद्यादेवी भण्डारी र प्रधान सेनापति छत्रमान सिंह गुरूङसँग आकस्मिक परामर्श गर्नुभएको छ। बालुवाटारमा बेलुका भएको छलफलमा माओवादीले घातक हात हतियारसहित कार्यकर्ता परिचालन गरे एकतर्फी रूपमा शान्ति प्रक्रिया भंग हुने र त्यस्तो अवस्थामा सेना ब्यारेकमा बस्न नहुने निष्कर्षमा प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति पुगेको स्रोतले जनाएको छ। बेलुकी 7 बजेदेखि झन्डै 1.5 घण्टा चलेको छलफलमा सेनाले माओवादी गतिविधिलाई गम्भीरतापूर्वक नियाल्ने र शान्ति प्रक्रिया भंग हुने अवस्थामा नेपाली सेना मात्र ब्यारेकमा सीमित हुन नसक्ने निष्कर्ष निकालिएको जानकारी स्रोतले दिएको छ। प्रधान सेनापति गुरूङले माओवादी गतिविधिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो। दुई प्रहरी संगठन र अनुसन्धान विभागलाई वैधानिक प्रक्रियाबाट नियन्त्रणात्मक उपाय अपनाउन प्रधानमन्त्री नेपालले निर्देशन दिनुभएको छ। त्यस लगत्तै प्रधानमन्त्रीले प्रधान सेनापति सहित प्रहरी महानिरीक्षक रमेश चन्द्र ठकुरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोक देव भट्ट र सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक किशोर लामासँग सामूहिक भेट गर्नुभएको थियो। स्रोतका अनुसार विद्यमान सुरक्षा अवस्थामा सशस्त्र प्रहरी प्रमुख सनत कुमार बस्नेतलाई इजरायलमा जान दिने गृहमन्त्री भीम रावलको निर्णयको पनि प्रधानमन्त्रीले आलोचना गर्नुभएको थियो। 16 सार्क शिखर सम्मेलनमा भाग लिन मंगलबार भूटान जाने तयारीमा रहेका प्रधानमन्त्रीले आज बिहान सत्तासीन 10 दलको बैठक डाक्नु भएको छ। यसैबीच वैशाखमा काठमाडौँमा गर्ने भनिएको माओवादी प्रदर्शनको वैशाख 18 गते काठमाडौँमा गर्ने भनिएको माओवादी प्रदर्शनको प्रयोजनका लागि लैजान लागि एक गाड़ी लाठी हिजो अपराह प्रहरीले काभ्रेको पाँचखाल स्थित खावाबाट बरामद गरेको छ। पातले खेतको कणेल सामुदायिक वनबाट लिएका ती लाठी बादुई च 7865 नम्बरको टाटा मोबाइलमा राखिएको थियो। आजको राजधानी दैनिकमा खबर छ। मे दिवस पारेर यही वैशाख 18 गते जनप्रदर्शनको व्यापक तयारी गरिरहेको एकीकृत नेकपा माओवादीले सरकारलाई धक्का दिन हजारौं कार्यकर्तालाई अनिश्चितकालसम्म राखेर काठमाडौँलाई अस्तव्यस्त पार्ने तयारी गरेको छ। माधव कुमार नेपाल नेतृत्वको गठबन्धन सरकारले राजीनामा नदिए आम हड़तालमा जाने र राष्ट्रिय सहमतिको सरकार शान्ति र नयाँ संविधान सुनिश्चित नहुँदासम्म त्यसलाई जारी राख्ने नेताहरूले जानकारी दिएका छन्। उपत्यका बाहिरबाट ल्याउन लागि कार्यकर्तालाई आइतबारदेखि बन्द गरिएका निजी विद्यालयमा राख्ने तयारी पार्टीले गरेको छ। यसअघि उसले जेठ 14 संविधान जारी नभए जनविद्रोहमा जाने निर्णय गरेको थियो। हिजो बसेको माओवादी पदाधिकारीको बैठकले शान्तिपूर्ण जनप्रदर्शनलाई दमन गरे प्रतिकार गर्ने र उत्पन्न हुने परिणामको जिम्मेवार सरकार नै हुने चेतावनी दिइसकेको छ। सरकारले राजीनामा नदिए 50,00,000 जनता सड़कमा उतार्छौ उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले भन्नुभयो। त्यसपछि पनि सरकारले मानेन भने आम हड़तालमा पनि जान सक्छौ। युवा परिचालन गर्न माओवादीले देशभर एक साता तालिम दिएको छ। पुलिसको दमनको प्रतिकार अश्रुगाँसको सामना गर्ने तरिका सिकाइएको छ। पुलिसले लाठीले हान्ने भएकाले प्रतिकार गर्न लाठी तालिम दिएको माओवादीले जनाएको छ। यसैबीच एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जनप्रदर्शनमा बल प्रयोग गरिए क्रान्तिकारी युवाले मुलुक नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ। घुसपैठ गराएर बम विस्फोट गराउने र आन्दोलन भाड्ने प्रपञ्च रचिएको बुझेको छु। वाइसिएल काभ्रेको कार्यकर्ता प्रशिक्षणको समापनमा हिजो धुलीखेलमा उहाँले भन्नुभयो, यसो भएमा क्रान्तिकारी युवाले मुलुक नियन्त्रणमा लिनेछन्। नेपाली सेना नेपाली आमाका छोराछोरी मार्न सड़कमा नआउने विश्वास लिएको उहाँले दावी गर्नुभएको आजको नागरिक दैनिकमा खबर छ। यसैबीच मुलुकको बदलिदो राजनीतिक परिस्थिति र माओवादीले शुरू गर्न लागेको आन्दोलनको समीक्षा गर्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको हिजोको बैठकले हिंसाको बाटो त्यागेर माओवादीलाई गम्भीर संवादमा आउन आग्रह गरेको छ। केही दिनदेखि जारी बैठकको समापनका क्रममा कांग्रेसले माओवादीलाई यस्तो आग्रह गरेको हो। बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेल, वर्तमान गतिरोध र संविधान लेखनमा भएको ढिलाइलाई तत्काल सम्बोधन गर्न र पार्टीहरूका बीच पारस्परिक विश्वास र समझदारीको नयाँ चरणमा उक्लिन नेपाली काँग्रेस सबै दलहरूसँग द्विपक्षीय त्रिपक्षीय र बहुपक्षीय वार्ता र संवादलाई विषय केन्द्रित बनाई निरन्तरता दिन चाहन्छ। यसैबीच नेकपा एमाले मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि गम्भीर पहल शुरू गर्ने भएको छ। एमाले स्थायी समितिको हिजो बसेको बैठकले मुलुक अत्यन्त संकटको अवस्थामा रहेको र यो बेला प्रमुख राजनीतिक दलहरूबीच सहमति निर्माण गर्नु अनिवार्य भएको ठहर गरेको छ। बैठकले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन माओवादीसँग आग्रह पनि गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलका अनुसार सहमतीय संवैधानिक र संस्थागत पक्षमा राष्ट्रिय सहमति खोज्न गम्भीर पहल गर्ने निर्णय बैठकले गरेको छ। राजनीतिक निकासको सन्दर्भमा आफ्नो तर्फबाट पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिका के हुनसक्छ भन्ने बारेमा हामीले छलफल गर्यौँ र सर्वसम्मतिका साथ हामी के निर्णयमा पुगेका छौँ भने राष्ट्रिय सहमति कायम गर्नको लागि नेकपा एमालेको तर्फबाट विशेष पहल गर्ने हामीले निर्णय गरेका छौँ। यसैबीच प्रधानमन्त्री माधव कुमार नेपालले सरकारबाट फिर्ता बोलाउन या काम गर्न दिन पार्टी नेतृत्वलाई दुई विकल्प दिनुभएको छ। उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक स्थगित गर्ने उद्देश्यका साथ हिजो दिनभर पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री नेपालले पार्टी नेतृत्वको निर्णयहीनताप्रति गम्भीर असन्तुष्टि र आक्रोश समेत पोख्नुभयो। प्रधानमन्त्री नेपालले पार्टी अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमप्रति लक्षित गर्दै पार्टीभित्र समेत माओवादी प्रवृत्तिका साथीहरू भएको र उनीहरूको असहयोगका कारण काममा बाधा आएको आरोप लगाएको सहभागी एक सदस्यले बताएका छन्। यसैबीच प्रधानमन्त्री माधव कुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्पमा आफूले पदबाट तत्काल राजीनामा दिने शर्त अघि सार्नु भएको छ। सुर्खेतमा गत साता माओवादी आक्रमणमा घाइते भई महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइते एमाले कार्यकर्तालाई भेटेपछि प्रधानमन्त्री नेपालले संचारकर्मीसँग भन्नुभयो, शान्ति प्रक्रियामा सहमति गर्नु, संविधानमा सहमति गर्नु, प्रधानमन्त्री नै प्रश्न पनि नहुने भएर नेपाल पनि नहुने, ल्याउनुहोस् साझा व्यक्ति खोजी गर्नुहोस्, म त सहयोग गर्न तयार छु अनि प्रचण्ड मैले हत्या किन गर्ने जसले सारा देश माथि युद्धको चाहिँ घोषणा गरिरहेको छ केही मान्छे किन प्रधानमन्त्री भन्ने नेपाल नेपाल पनि हुँदैन भने प्रचार पनि हुँदैन जाउँछु जसले जाउँछ सहमतिबाट जो हुन्छ शुभ प्रश्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उपस्थिति बिनै संवैधानिक परिषदले नियुक्तिका लागि गरेको सिफारिश गैर कानून भन्दै सर्वोच्च अदालत जानुभएको छ। तीन वर्षदेखि रिक्त संवैधानिक निकाय पदाधिकारीमा परिषदले शुक्रबार गरेको सिफारिश गैर संवैधानिक भन्दै प्रचण्डले हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको हो। यसैबीच प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितिमा संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिश गरेको भन्दै माओवादीले हिजो व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेको छ। बैठक शुरू भए लगतै माओवादी संसदीय दलका उपनेता नारायण काजी श्रेष्ठ प्रकाशले विशेष समय लिएर बोल्दै बहिष्कारको घोषणा गर्नुभएको थियो। संवैधानिक परिषदले संवैधानिक निकायहरूको पदाधिकारीहरूको नियुक्ति गर्ने जो निर्णय गर्यो त्यसलाई तत्काल फिर्ता लिन माग गर्दै त्यसको विरोधमा हामीले यो सदन बहिष्कार गर्ने निर्णय गरेका छौँ। सभामुखले हामी यो सदन बहिष्कार गर्ने घोषणा गर्दछौँ। यसैबीच निर्णय प्रक्रियालाई नै प्रभावित पार्ने गरी व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा माओवादीका छ सदस्यीय थप गरिएपछि त्यसविरूद्ध काँग्रेस र एमालेका सदस्यहरूले आपत्ति प्रकट गरेका छन्। उनीहरूले संसद नियमावली विपरीत सदस्य थप गरिएको भन्दै निर्णय सत्याउन सभामुख सुभाष चन्द्र नेमाङ समक्ष माग गरेका आजका पत्रिकाहरूमा खबर छ। काया कैरनमा हामीसँग बाँकी नै छन् बढ्दो असुरक्षाले वीरगंजका चिकित्सक विस्थापित डाक्टर आरसी विस्थापित हुनुभयो यहाँबाट डाक्टर भगेन्द्र केसी विस्थापित हुनुभयो त्यस्ता त्यस्ता कुराहरू धेरै छन्। जुम्लामा अनौपचारिक शिक्षा कार्यक्रमको अवस्था सुन्दै गर्नुहोला काया कैरन। नमस्कार जीवन बिमा गरेकी थिएँ र आज त्यही पैसा चाहिँ बोनस सहित आयो अनि त पुगिहाल्यो नि के ठिक भएन त शून्य वा तीन होइन त कता भाउ छोरा प्राइम लाइफमा जीवन बिमा गरौँ भनेर केही भइहाल्यो भने आफूलाई पनि हुने परिवारलाई पनि हुने के होइन त शून्य वा तीन आज चाहिँ मसँग पैसा नमाग्नुहोस् है मास्टर साहब आज त हामी तलब बुझेर वार्षिक कर भी तिरेर आए प्राइम लाइफमा जीवन बिमा गरे थे वार्षिक कर भी छुट पाए कति मजा होइन हजुर हो नि शून्य वा तीन होइन के हो यो शून्य वा तीन शून्य हो कि तीन विचार गरे एकछिन बचत बिमा अवधिको समाप्तिमा बिमा गरेको रकम र बोनस एकमुष्ट पाई जीवन सुरक्षा अकल्पनीय दुर्घटना आइपरेमा परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न सकिन्छ करला वार्षिक आयकरमा सरकारद्वारा 20,000 बराबरको कर योग्य आमदानीमा छुट प्रदान गरिन्छ प्राइम लाइफ इन्स्योरेन्स सुरक्षित भविष्य टोल फ्री नम्बर 1-6-6-0-0-1-4-4-4-5-5 उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको जरुरी सूचना उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा यही वैशाख 16 गतेदेखि आउँदो जेठ 11 गतेसम्म सञ्चालन गरिने कक्षा 12 र 11 परीक्षालाई मर्यादित एवं व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि परीक्षा अवधिभर कुनै पनि किसिमका बन्द हडताल छुन्चेक लगायतका कार्यक्रम नगरिदिनु हुन अनुरोध गर्दछौ। साथै कक्षा 12 र 11 का गरी कुल 7,60,000 विद्यार्थी सहभागी हुने परीक्षालाई मर्यादित व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गर्नका लागि सहयोग गर्न सबै राजनैतिक दल पेशागत संघ संगठन पत्रकार बुद्धिजीवी नागरिक समाज शिक्षक अभिभावक लगायत सबै सरोकारवालाहरू समक्ष हार्दिक अपील गर्दछौ। प्रवेश पत्र र परिचय पत्र नभएका कुनै पनि व्यक्तिलाई परीक्षा केन्द्रभित्र प्रवेश नगराउने केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष बाहेक अरू कसैले परीक्षा केन्द्रभित्र मोबाइल लान नपाउने यदि लिएर गएको भेटिएमा जफत गरी जिल्ला प्रशासन कार्यालयमा बुझाउने निषेधित सामग्रीको प्रवेशमा रोक लगाउन परीक्षा केन्द्रको मूल ढोकामा सुरक्षा निकायको उपस्थितिमा खानतलासी गरिनेछ परीक्षा केन्द्रको वरिपरि भीड़ हुन नदिने केन्द्राध्यक्ष पर्यवेक्षक सहायक केन्द्राध्यक्ष र निरीक्षकको नियुक्तिको बोधार्थप्रति जिल्ला प्रशासन कार्यालय जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रूपमा उपलब्ध गराउने परीक्षाको मर्यादा विपरीत काम गर्ने गराउने व्यक्तिलाई स्थानीय प्रशासनबाट कानून बमोजिम 6 महिना कैद अथवा 1,00,000 जरिवाना अथवा दुवै सजाय हुन सक्ने उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर मात्रै आधी घण्टाका लागि हरेक शनिबार बिहान 7:30 उज्यालो 90 नेटवर्कमा रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ सुन्न नबिर्सनु है रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ तपाई अहिले उज्यालो 90 नेटवर्क सँगै मेचीदेखि महाकालीसम्म विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको काया कैरन सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं सुरक्षा अंगलाई परिस्थितिको सामना गर्न प्रधानमन्त्रीको निर्देशन, संवैधानिक परिषद विरूद्ध प्रचण्ड सर्वोच्चमा। अब बाँकी खबर। शिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्लले अनिश्चितकालीन निजी विद्यालय बन्द कार्यक्रम तत्काल फिर्ता लिन आन्दोलनरत विद्यार्थी संगठनसँग आग्रह गर्नुभएको छ। विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने मौलिक अधिकारलाई कुण्ठित नगरी वार्ता र संवादको माध्यमबाट निकास निकाल्न मन्त्री शुक्लले आग्रह गर्नुभएको हो। यसैबीच शुल्क बढ़ाएको विरोधमा माओवादी भातृ संगठन अखिल क्रान्तिकारीले हिजोदेखि निजी विद्यालयको पठन पाठन अनिश्चितकालका लागि ठप्प पारेको छ। हड़ताल अवज्ञा गरेको भन्दै क्रान्तिकारीले विभिन्न जिल्लामा संचालक विद्यालय र सवारी साधनमा आगजनी र तोड़फोड़ गरेको छ। बढ़ेको शुल्क फिर्ताको माग गर्दै भएको हड़ताल र भौतिक आक्रमणबाट पठन पाठन ठप्प भएको हो। शिक्षा मन्त्रालयले आन्दोलन फिर्ता लिए पठन पाठन सुचारू गर्न अनुरोध गरे पनि विद्यालय खुलाउन अन्य केही पनि पहल गरेको छैन। प्याप्सनले भने अध्यक्ष राजेश खड्काको नेतृत्वमा हिजो सात सदस्यीय वार्ता समिति गठन गरेको छ। अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ नेउपानेले संचालक संघको असहमतिका कारण केही ठाउँमा स्थानीय समितिले कार्यवाही गरेको बताउनु भएको छ। आजका पत्र पत्रिकामा खबर छ। युके बोर्डर एजेन्सीले नियम उल्लंघन गरेको जनाउँदै लन्डन हेज स्थित गेट वे टू युके एजुकेशन कलेज बन्द गरिदिएपछि त्यहाँ पढ्ने करिब 200 नेपाली अलपत्र परेका छन्। 3-5 लाख रूपियाँसम्म बुझाएर युके उत्रेका ती विद्यार्थीमा अब अर्को कलेज भर्ना हुन उत्तिकै रकम जुटाउनु पर्ने बाध्यता आइलागेको छ। 2 महिनाभित्र लाइसेन्स प्राप्त अर्को कलेज भर्ना नभए स्वदेश फर्काउनु पर्ने युके बीए नियमले ती विद्यार्थी थप प्रताड़ित भएका छन्। यस अलावा अक्टोबर यता युके टेक्ने विद्यार्थीले अर्को कलेज परिवर्तन गर्दा फेरि नयाँ भिसा आवेदन दिनुपर्ने बाध्यात्मक नियमले विद्यार्थीमा भिसा पाउने नपाउने सन्तरा समेत व्याप्त भएको आजको कान्तिपुरमा खबर छ। हिजो आज मध्य तराईमा सुरक्षा अवस्था निकै कमजोर छ। बेला बेलामा भइरहने अपहरण, हत्या र चन्दा आतंकले धेरैलाई पिरोलेको छ। चन्दा आतंक र धम्कीका कारण नाम चलेका थुप्रै चिकित्सकले बीरगंज छोडिसके। बीरगंजबाट उज्यालो सहकर्मी केसी लामिछानेको रिपोर्ट। दिनौ जसो धम्कीपूर्ण फोन उठाउँदा र चन्दा तिर्दा बीरगंजका चिकित्सक हैरान भएका छन्। नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डाक्टर रविन्द्र सिंह, हामीले चाहिँ सबैको सेवा गर्ने तर हामीलाई चाहिँ परेको बेलामा जनताले पनि चाहिँ सेवा दिएर पनि हामीले गाली लात खाइराख्नु पर्ने अवस्था छ। सशस्त्र समूहहरू भन्छन्, अरू को चन्दा लिनेवाला दलहरू छ, सबैको निगाह चाहिँ डाक्टरहरूमाथि नै परिरहेको छ। प्रशासनलाई चाहिँ भन्दाखेरि प्रशासनले चाहिँ ठूलो लामो चाहिँ आश्वासन मात्र दिइराखेको छ। सशस्त्र समूहको धम्की र चन्दा आतंककै कारण ख्याति कमाएका थुप्रै चिकित्सकले बीरगंज छोडिसकेका छन्। अहिले बीरगंजमै बसिरहेका मध्ये पनि थुप्रै छोड्ने सुरमा छन् भन्नुहुन्छ बीरगंजका चिकित्सक मनोज गुप्ता। असुरक्षित नै छौँ, फोन पनि आउने जाने, धेरै विस्थापित भए, यहाँबाट डाक्टर आरसी विस्थापित हुनुभयो, यहाँबाट डाक्टर भगेन्द्र केसी विस्थापित हुनुभयो, त्यस्ता कुराहरू धेरै छन्। असुरक्षा बढेपछि चिकित्सकहरूले स्थानीय प्रशासनलाई सुरक्षा व्यवस्था बलियो पार्न दबाव दिइरहेका छन्। चिकित्सकहरूसँगको छलफलमा पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी रामविलास यादवले सुरक्षा व्यवस्था बलियो पार्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो। सुरक्षा प्रत्येक नागरिकले पाउनुपर्छ र हामी सुरक्षा निकायमा बसेका व्यक्तिले हाम्रो प्रयास, हाम्रो स्रोत साधन, हाम्रो शक्तिले भ्याएसम्म पर्सा जिल्लाका सम्पूर्ण नागरिकलाई हामी सुरक्षा दिन्छौं, दिनुपर्छ। डाक्टर साहब उहाँ त हाम्रो समाजको अति क्रिम वर्ग, त्यसमा पनि उहाँहरू अर्काको जीवन जीविका सुरक्षित पार्न सधैँ सक्रिय हुने व्यक्तिलाई हामीले सुरक्षा नदिने त प्रश्नै आएन। डाक्टर साहबहरूलाई व्यक्तिगत रूपमा या सामूहिक रूपमा कुनै थ्रेट आएको छ भने तुरन्त प्रहरी प्रशासनलाई खबर दिने, हामी त्यसको लागि सदा तत्पर हुन्छौं। यस अघि पनि स्थानीय प्रशासनबाट सुरक्षा व्यवस्था बलियो पार्ने आश्वासन धेरै पटक मिलिसकेकै हो, तर त्यो आश्वासन व्यवहारमा उत्रेको छैन। यो पटक चाहिँ स्थानीय प्रशासकको कुरा व्यवहारमा उत्रियोस् भन्ने बीरगंजवासीको अपेक्षा छ। आश्वासन र प्रतिबद्धता अनुसार काम नहुने चलन संस्कार जस्तै भइसकेको छ। निरक्षरलाई साक्षर बनाउने सरकारको साक्षरता अभियान अन्तर्गत जुम्लामा यस वर्ष पनि अनौपचारिक शिक्षा कार्यक्रम चलिरहेको छ। अघिल्लो वर्ष अनौपचारिक शिक्षाको नाममा ठूलै अनियमितता भएको भनिएको जुम्लामा यस वर्षको कार्यक्रम कसरी चलिरहेको छ भनेर हामीले जुम्ला पुगेका सहकर्मी सुमन पन्थलाई सोधेका छौं। अहिले जुम्लामा अनौपचारिक शिक्षा कार्यक्रम धेरै गाविसमा त चलिरहेको छ, तर केही केही गाविसमा अझै पनि पाठ्य पुस्तकको अभावमा पढाइ सञ्चालन हुन सकेको छैन। केन्द्रबाट पुस्तक नआएका कारण, यहाँ छाप्न ढिलाइ भएको कारण पढाइ सञ्चालन हुन नसकेको निमित्त जिल्ला शिक्षा अधिकारी जीवन बहादुर भण्डारीले हामीलाई जानकारी दिनुभएको छ। झन्डै 20 गाविसमा कक्षा नियमित चलिरहेको छ, अझै 10 गाविसमा कक्षा नचलेको उहाँले जानकारी दिनुभयो। किन भन्दा केन्द्रबाट पाठ्य पुस्तक आएन, केन्द्रले पाठ्य पुस्तक यहीँ छाप्न दिन भनेपछि पढाइ रोकिएको र जहाँ चलेको छ त्यहाँ एकदमै राम्रोसँग पढाइ भइरहेको छ। त अनौपचारिक शिक्षा कार्यक्रम चलाइएको छ, त्यसप्रति त्यहाँका सर्वसाधारण नागरिकको धारणा चाहिँ के छ? यहाँ प्रायः गरेर अहिले खेतीपाती स्याहार्ने कार्यक्रम चलिरहेको छ, दाउरा स्याहार्ने कार्यक्रम चलिरहेको छ। त्यही भएर यहाँका बासिन्दाहरूको गुनासो के छ भने, यो फागुन लाएर कार्यक्रम सुरु गर्नुभन्दा मङ्सिरमै सुरु गरे पार यहाँ हामी खाली हुने हुँदाखेरि अनि मङ्सिरमा कक्षा सञ्चालन गरे हुँदो भन्ने उनीहरूको चाहना छ। यद्यपि दिनभरि दाउरा घाँस गरेर दाउरा काटेर भनौँ खेतीपातीको काम सकेर 7 बजे महिलाहरू गाउँ टोलमा चल्ने अनौपचारिक कक्षा केन्द्रमा नियमित तरिकाले पढिरहेका पाइएको छ। पोहोर सालको अनौपचारिक शिक्षा कार्यक्रममा त्यहाँ धेरै अनियमितता भएको, कक्षा नै सञ्चालन नभइकन अनियमितता गरिएको भन्ने खबर आएको थियो, अहिले चाहिँ के छ अवस्था? अहिले जुम्लाका 30 गाविसका 270 वडामा नै कक्षा सञ्चालन गर्ने सबै स्वयंसेवकहरूको नियुक्ति भइसकेको छ। यद्यपि केही केहीमा केही गाविसमा कक्षा सञ्चालन हुन नसके पनि धेरै गाविसमा कक्षा सञ्चालन भइरहेको छ र विगतको जस्तो अनियमितता भएको जस्तो छैन, कक्षा राम्रोसँग नै सञ्चालन भइरहेको छ। काया कैरनमा हामीसँग बाँकी नै छन् खानेपानीको माग गर्दै धरानमा धर्ना, साथमा पत्र पत्रिकामा छापिएका अरू खबर, कार्टुन र उखान। काया कैरन सुन्दै गर्नुहोला। नमस्कार है सबैलाई। नमस्कार नमस्कार। हामी महिला स्वास्थ्य स्वयं सेविका, आज हामीलाई तपाईँकै टोलमा आउन मन लाग्यो, किन थाहा छ? गर्भवती महिलाले कुन कुन समयमा जाँच गराउनु पर्छ भनेर बताउन आएका हौ। गर्भवती महिलाले नि कम्तीमा 4 चोटि गर्भको जाँच गराउनु पर्छ। सुन्नुहोस् है, पहिलो चोटि गर्भ रहेको 4 महिना लागेपछि जाँच गराउनु पर्छ, दोस्रो चोटि गर्भ रहेको 6 महिनामा अनि तेस्रो चोटि गर्भ रहेको 8 महिनामा, चौथो चोटि चाहिँ गर्भ रहेको 9 महिनामा अथवा अन्तिम हप्तामा। अनि अर्को कुरा नि, समस्या भएमा आवश्यकता अनुसार जुन सुकै बेला पनि जाँच गराउन सकिन्छ है? बुझ्नुभयो, सुत्केरी भएपछि हुन सक्ने आमा र नवजात शिशुको मृत्युलाई जोगाउन तपाईँ कि परिवार गर्भवती भएको बेला तपाईँ पनि चनाखो बन्नुपर्छ। ग्रामीण सामुदायिक स्वास्थ्य विकास रिकोर्ड चापागाउँ तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल ललितपुर क्षेत्र विकास कार्यक्रम। केयर इङ्ग्लिश बोर्डिङ स्कुलमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुल्यो। डिस्टिङसन सहित 100% एसएलसी रिजल्ट ल्याउन सफल यस स्कुलका विशेषताहरू, मन्टेसोरी शिक्षण प्रणालीमा तालिम प्राप्त शिक्षकहरूद्वारा पढाइने, पारिवारिक वातावरण साथै हर्स राइडिङ लगायतका अतिरिक्त क्रियाकलापको व्यवस्था, स्कुल बस आधुनिक सुविधा सहितको होस्टल साथै चिल्ड्रेन पार्कको व्यवस्था, 24 घण्टा सुरक्षा व्यवस्था। थप जानकारीका लागि केयर इङ्ग्लिश बोर्डिङ स्कुल, पिङ्गला स्थान, गौशाला, काठमाडौँ। फोन 41 13 5 25 41 13 5 25। सुनिश्चित भविष्य सफल छ जीवन एनएलआईसी को साथमा सुरक्षित यो जीवन मुस्कान छर्दै सबैमा एनएलआईसी छ। आज एनएलआईसी मा जीवन बीमा गरी आफू र आफ्नो परिवारको भविष्य सुरक्षित पार्नुहोस्, साथै समयमै प्रिमियम बुझाइ ढुक्क रहनुहोस्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड। अहिले हामी काठमाडौँ उपत्यकाबाट उज्यालो 90 नेटवर्कमा बोल्दैछौ र तपाईँ देशभरिका विभिन्न एफएम स्टेशनबाट सुन्दै हुनुहुन्छ काया कैरन। यतिन्जेल हामीले प्रस्तुत गर्यौं। निजी विद्यालयमा उत्पन्न समस्या समाधानका लागि वार्तामा आउन मन्त्रीको आग्रह, कलेज बन्द भएपछि बेलायतमा 200 नेपाली अलपत्र। अब बाँकी खबर। नेपाल नागरिक उड्डयन प्राधिकरणले 3 विमानस्थललाई रात्रि उडान गर्न मिल्ने गरी पूर्वाधार निर्माण गर्न शुरू गरेको छ। रूपन्देहीको भैरव अवस्थित गौतम बुद्ध, कैलालीको धनगढ़ी र बाराको सिमेरा विमानस्थलमा रात्रि उडान सुविधा थप्न काम शुरू भएको हो। अहिले सबै विमानस्थल सञ्चालनमा छन्। 3 विमानस्थललाई स्तर वृद्धि गरी रात्रि उडान गर्न मिल्ने बनाउँदैछौ। प्राधिकरण सिभिल इन्जिनियरिङ विभागका निर्देशक सुमन कुमार श्रेष्ठले भन्नुभयो, सबैमा काम शुरू भएको छ, जग्गा अधिग्रहण पनि गर्दैछौ। गौतम बुद्धलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी रहेको उहाँले बताउनु भएको छ। यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको राडार मर्मतको काम सकिएको छ, यसले पूर्ण अवस्थामा काम गर्न थालिसकेको छ। विमानस्थल व्यवस्थापनले गत चैत 26 गतेदेखि राडार मर्मत शुरू गरेको थियो। दुई हप्तासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए। धेरै आन्तरिक उडान रद्द भए भने अन्तर्राष्ट्रियतर्फ केही ढिला मात्र भएका थिए। अबको छ वर्षका लागि राडारले सजिलैसम्म काम गर्ने आजको नागरिक दैनिकमा खबर छ। गैर कानूनी रूपमा सुडान पुगेका 21 नेपाली बन्दका रूपमा काममा लगाइएका छन्। नेपालले सुडानमा रोजगारीका लागि जाने स्वीकृति नदिए पनि दलालहरूले उनीहरूलाई भारतको बाटो हुँदै दुबई हुँदै सुडान पुर्याएका हुन्। दलालको फन्दामा परेर विभिन्न जिल्लाका 21 नेपाली 3 महिना अघि सुडान पुगेका हुन्। सुडान पुर्याइएपछि फ्रेस सो फ्याक्ट्रीमा दलालले काम मिलाइदिएका थिए। सुडानमा 21 नेपाली बन्दक आजको नयाँ पत्रिकामा खबर छ। लामो समयदेखि धारामा खानेपानी नआएको भन्दै आक्रोशित धरानवासीले हिजो खानेपानी कार्यालय धरान र कार्यालय प्रमुख प्रजेन्द्र दास हाडाको कार्यकक्ष अगाडि धरना दिएका छन्। वडा नम्बर 6, 7, 8, 14 र 15 वडाका बासिन्दाले दिउँसो 11 बजेदेखि खानेपानीको माग गर्दै कार्यालयमा धरना दिएका हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ। अब विदेशको खबर। थाइल्याण्डका प्रधानमन्त्रीले राजधानी बैंककमा सरकार विरोधी प्रदर्शनकारीहरूले बनाएको सशस्त्र क्याम्पमाथि कब्जा जमाउने चेतावनी दिनुभएको छ। तर अभिषित बेज्जा जीवाले यो कहिले र कसरी गर्ने भन्नेबारे केही बताउनु भएको छैन। उहाँ राष्ट्रिय टेलिभिजनमा थाई नेता प्रमुख अनुपोङ पाओ जिन्दासँगै बसेर बोल्दै हुनुहुन्थ्यो। प्रदर्शन अन्त्य गर्न रातो पोसाकधारीले नयाँ चुनाव गराउन संसद विघटन गर्ने प्रस्तावलाई पनि यही समयमा अस्वीकार गरेका छन्। आजको राजधानी दैनिकमा खबर छ। अब खेल खबर। ए डिभिजन लीग अन्तर्गत आइतबार नोभेल थ्री स्टार क्लब र नेपाल आर्मी बीच भएको खेल 1-1 गोलले बराबरी भएको छ। जावला खेल क्लब र आरसीटी बीचको खेल पनि गोलरहित बराबरी भयो। बराबरी खेलेपछि थ्री स्टार क्लब र आर्मी क्लब अंक तालिकामा यथावत रहेका छन्। बराबरी 32 अंक भए पनि गोल अन्तरका कारण थ्री स्टार दोस्रो स्थानमा छ भने आर्मी क्लब तेस्रो स्थानमा छ। नेपाल पुलिस क्लब 38 अंकका साथ लीग अंक तालिका शीर्ष स्थानमा पुगेको आजका पत्र पत्रिकामा खबर छ। महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लीग क्रिकेटको तेस्रो संस्करणको विजेता बनेको छ। गैराती भएको खेलमा चेन्नईले सचिन तेन्दुलकरको कप्तानीमा रहेको मुम्बई इण्डियन्सलाई 22 रनले पराजित गर्दै लीग विजेता बनेको हो। टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 168 रन जोडेको थियो। धोनी र सुरेश रैनाले 35 बलमा 72 रनको साझेदारी गरेपछि चेन्नईले मुम्बई सामु मजबुत चुनौती प्रस्तुत गरेको थियो। जवाफमा ब्याटिङ गरेको मुम्बईले पूरै ओभर खेल्दै 146 रन जोड्न सक्यो। कप्तान तेन्दुलकरले सर्वाधिक 48 रन बनाए पनि आफ्नो टीमलाई हारबाट जोगाउन सकेनन्। हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। अब केही खबर संक्षेपमा। पाल्पा ठिमुरे हत्याकाण्डका मुख्य आरोपी तारा बलामीलाई जिल्ला अदालत पाल्पाले पूर्वपक्षका लागि जिल्ला कारागार चलान गर्ने आदेश दिएको छ। हिजो जिल्ला न्यायाधीश हरिप्रसाद बगालिकले मुद्दाका वादी र प्रतिवादी बीच चलेको बहसपछि यस्तो आदेश गर्नुभएको हो। यसैबीच पाल्पाका प्रहरी नायब उपरीक्षक पवन कुमार गिरीलाई नेपाली सेनाबाट परिवारसहित सिध्याइदिने धम्की आएको खुलेको छ। आजका पत्रिकाहरूमा खबर छ। महोत्तरी गौशालाका एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य फिरन मण्डलमाथि नचिनेका मान्छेहरूको समूहले गैराती आक्रमण गरेको छ। खुकुरी प्रहारबाट उहाँ गम्भीर घाइते हुनुभएको छ। उहाँको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार भइरहेको सहकर्मी आशिष विश्वकर्माले जनाएका छन्। भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंह आन्तरिक कारण देखाउँदै एक दिन ढिलो पुग्ने भएपछि थिम्पूमा सार्क शिखर सम्मेलन उद्घाटन र द्विपक्षीय साइडलाइन वार्ता लगायत प्रभावित भएका छन्। सार्क सम्मेलनको उद्घाटन सरेको आजको नागरिक दैनिकले खबर छापेको छ। सल्यानको स्यानीखाल गाविस वडा नम्बर 9 गैराती भएको आगलागीबाट 10 घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। सुलीकोट सामुदायिक वनबाट फैलिएको आगो काकखोला तिमिले र डाँडा गाउँको वनभरि फैलिएको हो। हिजो दिउँसोदेखि लागेको आगो निभाउन नसकिएको जिल्ला वन कार्यालयले जनाएको छ। यस्तै खैराबाङ सामुदायिक वन र मार्की गाविसको राष्ट्रिय वनमा समेत आगलागी भइरहेको सहकर्मी पुरूषोत्तम गिरीले जनाएका छन्। आधारभूत योग्यता परीक्षा उत्तीर्ण गरेकाहरूले मात्रै अबदेखि विश्वविद्यालयमा प्राध्यापन गर्न पाउने भएका छन्। स्नातकोत्तर तह उत्तीर्ण गरेका जो कोहीले पनि विश्वविद्यालय तथा त्यस अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा प्राध्यापन गर्दा त्यसले शैक्षिक गुणस्तर खस्किएको भन्दै नेशनल इलिजिबिलिटी टेस्ट नेट लागू गर्न लागि आजको गोर्खा पत्रमा खबर छ। भारतबाट हुने कपड़ाको अवैध पैठारी रोक्न यसमा लाग्ने भन्सार शुल्क न्यून गरी मूल्य अभिवृद्धि कर हटाउन एक भारतीय अधिकारीले सुझाव दिएका छन्। काया कैरनमा अब पालो आयो उखानको। ओठमा लगाउने चिल्लो छैन दसिङ गरे पुवा। काया कैरन सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुरक्षा अङ्गलाई परिस्थितिको सामना गर्न प्रधानमन्त्रीको निर्देशन, राजधानी ठप्प पार्ने माओवादीको तयारी। कलेज बन्द भएपछि बेलायतमा 200 नेपाली अलपत्र, निजी विद्यालयमा उत्पन्न समस्या समाधानको लागि वार्तामा आउन मन्त्रीको आग्रह। तीन विमानस्थलमा रात्रि उडानको तयारी, अन्तर्राष्ट्रिय विमानस्थलको राडार मर्मतको काम सकियो। थाई प्रदर्शनकारीलाई प्रधानमन्त्री अभिषितको चेतावनी, प्रदर्शनकारीले बनाएको सशस्त्र क्याम्पमाथि कब्जा गर्ने भनाई। र आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सलाई। अब कार्टुन छ राजधानी दैनिकबाट। कुरी कुरी शीर्षकमा उत्तम नेपालले लेख्नु भएको, समयमा संविधान बनाउन नखोज्ने तर फूर्ती चाहिँ धेरै लगाउने नेताहरूलाई यो कार्टुनले व्यङ्ग्य गर्न खोजेको छ। यहाँ एकजना नेता चौतारोको फेदीमा उभिएर भाषण गर्दैछन्। अघिल्तिर बसेका मान्छेलाई छक्क पार्दै उनी यसो भन्दैछन्, हेर्नुहोस् त जनसमुदाय, हामी कति इमान्दार, हामीले जेठ 14 संविधान बनाउँदैनौ भनेर सत्य बोल्यौं, हामीलाई धोखेबाज र कपटी नबन्नु होला अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरन www.unn.com.np बाट संसारभर प्रत्यक्ष र तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद, र धन्यवाद प्रविधिमा साथ दिने तुलसीराम कार्की र मनोज विष्टलाई पनि।